एसोसिएसन फर द प्रोटेक्सन अफ चिल्ड्रेन एपिसी नेपाल र रेडियो पर्यावरण चक्र 104.2 मेगाहर्जको संयुक्त प्रस्तुति चेतनामूलक रेडियो कार्यक्रम सडकको बिलाको यो चौथो अङ्कमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। राजधानी काठमाडौँका सडक पेटीमा अत्यन्त कारुणिक जीवन बिताइरहेका अबोध बालबालिकाहरूको तथ्यपूर्ण जानकारी सहितको चेतनामूलक यो अभियानमा हामी तपाईँको साथ चाहन्छौँ। तपाईँको अमूल्य सुझाव, सल्लाह र प्रतिक्रिया हाम्रा लागि मार्गदर्शन बन्नेछ। हामीलाई सुझाव वा प्रतिक्रिया दिनका लागि सडकको पिला .blogspot.com को कमेन्ट बक्स वा रेडियो पर्यावरण चक्र 104.2 मेगाहर्जको ठेगानामा पत्राचार गर्न सक्नुहुनेछ। अब भने लागौ आजको कार्यक्रमतर्फ। प्रस्तुत गर्दैछौ एपीसी नेपाल र ईसीआरएफएम को संयुक्त प्रस्तुति कार्यक्रम सडकको पिला। नमस्कार, पर्यावरण चक्र रेडियो एफएम 104.2 मेगाहर्ज र एपीसी नेपालको संयुक्त प्रस्तुति कार्यक्रम सडकको पिलामा हार्दिक स्वागत तथा अभिवादन छ। कार्यक्रमको साथमा म सत्यराज खड्का। श्रोता मित्र, यो कार्यक्रम सडक कोपिला प्रत्येक सोमबार बिहान 7 बजेदेखि 7:30 बजेसम्म आधा घण्टा साप्ताहिक रूपमा प्रसारण हुने गर्दछ। यस कार्यक्रममा बालबालिकाहरूको स्थिति, उनीहरूको पीडाका बारेमा जानकारी गराइने गरिन्छ भने विशेष गरेर सडक बालबालिकाहरूसँग सम्बन्धित सामग्रीहरू प्रसारण गर्ने गरिन्छ। सडक बालबालिकाहरूको समुन्नत उत्थानका लागि के गर्न सकिन्छ भन्ने विषयमा उनीहरूको सुरक्षा र संरक्षणका लागि कार्य गरिरहनुभएका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी गरेर कसरी सडक बालबालिकाहरूको जीवनस्तर उकास्न सहयोग गर्ने र कसरी दुर्व्यसनीबाट उनीहरूलाई छुटकारा दिलाउन सकिन्छ भन्ने बारेमा जानकारी दिने प्रयास गर्नेछौँ। साथै कार्यक्रम सडक कोपिला मार्फत बालबालिकाहरूले भोगिरहेका पीडालाई जनमानस समक्ष पुर्याएर ध्यानाकृष्ट गराउनेछौँ, ताकि त्यस्ता पीडित बालबालिकाहरूलाई सहयोग गर्ने विचार सबै व्यक्तिमा पलाओस् र बालबालिकाहरूले पनि समाजमा उच्च शिर राखी जिउन सकुन्। कार्यक्रमको लक्ष्य नै यही रहेको छ। कार्यक्रम सडक कोपिला एपीसी नेपाल र पर्यावरण चक्र रेडियो एफएम 104.2 मेगाहर्जको संयुक्त प्रस्तुति हो। कार्यक्रमको मुख्य उद्देश्य जो बालबालिकाहरू सडकमा जीवनयापन गरेर दुर्व्यसनीमा फँसेका छन्, घाँस बाँस कपासका लागि अपराधिक कार्य गर्न समेत पछि पर्दैनन्, उनीहरूलाई सरल जीवनयापन गराउनको लागि चेतना जगाउने र विभिन्न सिपमूलक तालिमका मार्फत कसरी योग्य व्यक्ति बनाउन सकिन्छ भन्ने बारेमा चर्चा गरेर अपराधिक कार्यबाट छुटकारा दिलाउन सक्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। यो अभियानमा तपाईँहरूको पनि अमूल्य साथ र सहयोगको आशा राखेका छौँ। साथै कार्यक्रम सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने पूर्ण विश्वासमा पनि छौँ। तपाईँ यो कार्यक्रम संसारको जुनसुकै कुनाबाट पनि चाहेको बेलामा सडककोपिला.blogspot.com सुन्न सक्नुहुनेछ। साथै यही ठेगानामा पनि हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। श्रोता मित्र, आजको कार्यक्रममा एपीसी नेपालको बारेमा जानकारी छ। त्यसै गरी क्रूर बाबु, जसले आफ्नै अबोध 2 सन्तानलाई 6 महिनासम्म कोठामा थुनेर राखिदिए, यस सम्बन्धी एक सामग्री छ। त्यसै गरी बिचालीमा सडक बालबालिका शीर्षकमा अर्को सामग्री छ भने साथमा खानाका रूपमा डेन्ड्राइट शीर्षकमा सडक बालबालिकाहरू किन दुर्व्यसनीमा फँस्दैछन् भन्ने बारेमा खोजमूलक सामग्री लिएर उपस्थित भएका छौँ। कार्यक्रमलाई अगाडि बढाउँ एपीसी नेपाल सम्बन्धी एक जानकारीबाट। एपीसी नेपाल भन्नाले एसोसिएसन फर द प्रोटेक्सन अफ चिल्ड्रेन भनेर बुझिन्छ। एपीसी नेपालको स्थापना सन् 2001 अर्थात् विक्रम सम्मत 2058 भएको हो। यसको अध्यक्ष विकेश कास्त हुनुहुन्छ भने कार्यकारिणी सदस्यहरू 6 जना हुनुहुन्छ। एपीसी नेपालको मुख्य सहयोगी फ्रान्सको पोम क्यानल र ग्रुप डेभलपमेन्टको आर्थिक सहयोगबाट यो संस्था सञ्चालित छ। एपीसी नेपालको मुख्य कार्यालय काठमाडौँको बसन्तपुरमा रहेको छ। शाखा कार्यालय बालाजु वनस्थली, कालीमाटी, फर्टिङ र काठमाडौँ बाहिर पोखरामा पनि रहेको छ। एपीसी नेपालले सडकमा जीवनयापन गरिरहेका सडक बालबालिकाहरूलाई संरक्षण दिएर उनीहरूको आधारभूत आवश्यकताहरू जस्तै घाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा आदि सेवा उपलब्ध गराउँदै आएको छ भने विभिन्न सिपमूलक तालिम दिँदै आएको छ। एपीसी नेपालमा सबै स्थानमा गरी करिब 250 को हाराहारीमा संरक्षित सडक बालबालिकाहरूले आफूलाई परिवर्तन गरी सरल जीवनयापन गरिरहेका छन्। एपीसी नेपालको मुख्य उद्देश्य सडक बालबालिकाहरूको जीवनस्तर उकास्नका लागि आधारभूत आवश्यकताहरू उपलब्ध गराएर उनीहरूलाई विभिन्न सिपमूलक तालिम दिएर आय आर्जनको बाटो अवलम्बन गराई उनीहरूको सुनौलो भविष्य निर्माण गर्नु रहेको छ। यसका साथै बालबालिकाहरूको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि विभिन्न क्रियाकलापहरू जस्तै खेलकुद, मनोरञ्जन, भ्रमण र प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन गर्ने गरिन्छ। एपीसी नेपालमा संरक्षित बालबालिकाहरूलाई सर्वप्रथम खान, बस्न, लाउन व्यवस्था मिलाइन्छ र उनीहरूलाई शिक्षा, स्वास्थ्यका साथै जीवन उपयोगी विभिन्न सिपमूलक तालिम दिएर दक्षताको विकास गराई उनीहरूको भविष्यका लागि प्रशस्त मार्ग खुल्ला गराउने यस अन्तर्गत फर्निचर सम्बन्धी र मोटर पार्ट्स, मोटरसाइकलका पार्टपुर्जा सम्बन्धी तालिम दिने गरिन्छ भने सिलाइ बुनाइ सम्बन्धी पनि तालिम दिएर आय आर्जनका लागि मार्ग खुल्ला गराइन्छ। श्रोता मित्र, तपाईँहरूलाई मैले एपीसी नेपाल सम्बन्धी एक जानकारी पक्कै पनि राखिसकेको छु। अब अर्को एउटा प्रसङ्ग राख्न चाहन्छु, अथवा भनौँ अर्को सामग्री राख्न चाहन्छु। कार्यक्रम सडकको पिलामा क्रूर बाबु जसले आफ्नो सन्तानलाई 6 महिनासम्म एउटा कोठामा बन्द गरेर राखे, किन राखे त? यो सामग्री कार्यक्रम सडकको पिलामा। काठमाडौँ 32 पुतलीको एक कोठा जसको ढोकामा एउटा ठुलो तालचा लगाइएको छ। फलामको बार भएको झ्यालबाट हेर्दा भित्र 2 जना देखिन्छन्, एक बालक, एक बालिका। बन्द कोठाभित्र ती 2 बालबालिका करिब 6 महिनादेखि बन्द नै छन्। यसो त आमा बाबु नभएका पनि होइनन्। तर पनि आमा बाबुको वात्सल्य प्रेमबाट निकै टाढेका ती बालबालिकालाई एउटा कोठामा थुनेर राख्ने कोही थिएन, तिनीहरूकै बाबु थिए, त्यो पनि क्रूर बाबु। गएको 10 गते मङ्गलबार 6 महिनादेखि एउटा कोठामा बन्दी भएका 2 बालबालिकालाई उद्धार गर्न माइती नेपालका पदाधिकारीहरू र प्रहरी त्यस कोठामा पुगे। झ्यालबाट कसैले दिएको खानेकुरा खाएकै भरमा जीवन थानेका ती बालबालिकाको दयनीय स्थिति देख्दा जो कसैको पनि मन भक्कानिन्थ्यो। फलामको हम्मरले जब ढोकाको तालचा फोडियो तब भित्र ढोका खोल्न साथ सबैले नाक थुन्न बाध्य हुनु पर्थ्यो। यति दुर्गन्ध थियो कि कुनै नर्क जस्तो अस्तव्यस्त कोठा जताततै दिशै दिशा पोतिएका थिए। भाँडाकुँडा बाल्टिन सबै ढलेका, ओड्ने ओछ्याउने सबैतिर दिशा लागेको थियो। यतिसम्म कि टिभीको स्क्रिनमा समेत दिशा पोतिएको थियो। ती अबोध बालक र बालिकालाई टिभी कसरी खोल्ने के थाहा? सायद दिशै पोत्दा उनीहरूलाई रमाइलो लाग्यो होला। हातमा बोतल बोकेकी थिइन् बालिकाले, तर पानी थिएन। टाउको र जिउभरि दिशा लपथिएको थियो। त्यस्तो घिनलाग्दो अनि अस्तव्यस्त कोठामा कसरी बसे होलान् ती बालबालिका? पत्रकारहरूले सोद्धा अजित श्रेष्ठ नाम बताए बालकले, अनि सानी बहिनीको नाम प्रतिमा श्रेष्ठ। किन थुने त ती आफ्नै अवध सन्तानलाई आफ्नै बाबुले? प्रश्न उब्जन्छ मित्र, तर त्यसभित्र कारुणिक वेदना लुकेको देखिन्छ। श्रीमती अर्कै परपुरुषसँग पहिलो गएपछि विचलित बनेका बाबुले दिनहुँ जसो रक्सी पिएर मात्न थाले, अनि काम गर्ने ठाउँमा सन्तानलाई लाँदा बाधा पनि सोचे होलान् सायद, अनि कठोर निर्णय गरे सन्तानलाई कोठामा थुन्ने, तर आफू स्वतन्त्रतापूर्वक मातेर श्रीमतीले छोडेको पीडा भुल्ने उनले एउटा बाटो अवलम्बन गरे। यसैले होला ठुलो तालचा लगाएर त्यो अबोध बालबालिकालाई कोठामा थुनिदिए। अनि कहिलेकाहीँ नसाले छोडेको बेलामा चाउचाउ झ्यालबाट फालिदिन्थे उनले, तर ढोका कहिल्यै खोलेनन्। छ महिना यसरी बित्यो। स्थानीय बासिन्दाहरूले समेत ती बाबुलाई पटक पटक सम्झाए, तर उनले मानेनन्। स्थानीय बासिन्दाहरूले समेत खानेकुरा झ्यालबाट दिएर त्यो अजित 6 वर्षका र प्रतिमा जो 3 वर्षकी थिइन् उनीहरूको सास अडाइदिएका थिए। बाबुको लापरवाहीले हदै नाघेपछि माइती नेपालमा खबर पुग्यो अनि प्रहरीको सहायतामा उनीहरूको उद्धार गरियो। अहिले ती दुई बालबालिका माइती नेपालको संरक्षणमा खुसीका साथ जीवन बिताइरहेका छन्। श्रोता मित्र, मैले क्रूर बाबु जसले आफ्नै सन्तानलाई 6 महिनासम्म कैद गरेर राखे यो सामग्री यहाँहरूको माझमा राखेँ। पक्कै पनि हामीले बालबालिकालाई माया अनि वात्सल्य प्रेम दिनुपर्छ, तर श्रीमती पहिलो गएको न्युमा आफ्नै बालबालिकालाई त्यसरी कोठामा राख्ने बाबु पक्कै पनि अपराधी हुन्। हामी यो पनि भन्न चाहन्छौँ सडक कोपिला मार्फत। श्रोता मित्र, तपाईँ कार्यक्रम सडक कोपिला सुन्दै हुनुहुन्छ। कार्यक्रम सडक कोपिला एपिसी नेपाल र इसिआरएफएम 104.2 मेगाहर्जको संयुक्त प्रस्तुति हो। कार्यक्रम सडक कोपिलाको साथमा म सत्यराज खड्का छु भने प्रविधि संयोजनमा अनिता हुनुहुन्छ। अब भने हामी छोटो विज्ञापनिक विश्राम दिँदैछौँ, त्यसपछि अरू पनि सामग्री लिएर कार्यक्रम सडक कोपिलामा अवश्य आउने नै छौँ। सुन्दै रहनुहोला। तपाईँहरू अहिले एपिसी नेपाल र इसिआरएफएम 104.2 मेगाहर्जको संयुक्त प्रस्तुति कार्यक्रम सडक कोपिला सुन्दै हुनुहुन्छ। यो कार्यक्रम प्रत्येक सोमबार बिहान 7 बजेदेखि 7:30 बजेसम्म आधा घन्टा प्रसारण हुने गर्दछ। कार्यक्रममा हामी बालबालिकासँग सम्बन्धित सामग्रीहरू प्रसारण गर्ने गर्दछौँ भने सडक बालबालिका सम्बन्धी विशेष सामग्रीहरू हामी प्रसारण गर्ने गर्दछौँ। यसै गरी विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले जो बालबालिकाका लागि सेवा पुर्याइरहनु भएको छ त्यस्ता प्रतिनिधिहरूलाई पनि हामी कार्यक्रममा उपस्थित गराएर प्रत्यक्ष कुराकानी गर्ने गर्दछौँ। र एपिसी नेपालमा विशेष गरेर यस्ता सडक बालबालिकाहरू जो एउटा जीवन बिताउनको लागि अथवा भनौँ कष्टपूर्ण जीवन बिताइरहेका छन् र विभिन्न दुर्व्यसन बसिरहेका छन् त्यस्ता बालबालिकाहरूलाई एपिसी नेपालले संरक्षण दिइरहेको छ भने विभिन्न शिक्षा स्वास्थ्य र त्यसै गरी सिपमूलक तालिम पनि एपिसी नेपालले दिइरहेको छ। र एपिसी नेपालकै प्रस्तुति रहेको छ कार्यक्रम सडक कोपिला। साथमा छु म सत्यराज खड्का। कार्यक्रम सडक कोपिलामा फेरि अर्को एउटा सामग्री म राख्दैछु बिचालीमा सडक बालबालिका शीर्षकमा। यसलाई गोर्खापत्रबाट साभार गरेको छु भने यसलाई यमुना अर्यालजीले तयार पार्नु भएको छ। ओल्लो गल्ली पल्लो गल्ली बोरा बोक्दै हिँड्छौँ, एक गाँस भए पनि बाँडी चुडी खान्छौँ। एक हातमा पुरानो मैलो बोरा, अर्को हातमा सानो काठको लट्ठी समाएका 4-5 जनाको समूहले एका बिहानै पुरानो बसपाक छेउमा यही गीत गाउँदै थिए। करिब 12-15 वर्षका देखिने ती बालबालिका पुरानो बस पार्कमै बस्ने गरेका भने होइनन्। बिहान 6 बजेतिर उनीहरू कालीमाटीबाट कागजका टुक्रा, फलाम, सिसा तथा अन्य टुक्रा टुक्री जम्मा गर्दै बस पार्क आइपुगेका हुन्। उज्यालो भएपछि सबैले आफूहरूलाई गिज्याउने गरेकोले सकभर अरू कोही नउठेको मौका पारेर कागजका टुक्रा बटुल्ने गर्छन् उनीहरू। उक्त समूहका सञ्जीवले निकै मलिन अनुहार लगाउँदै भने, के गर्नु, न आमा बाबु भन्ने थाहा छ, न आफ्नो घर कहाँ हो भन्ने थाहा छ, कहाँबाट यहाँसम्म आइयो केही पनि थाहा छैन। अहिले म 12 वर्षको भएँ, घर पहाडतिर हो भन्ने मात्र थाहा छ, कुन जिल्ला कुन ठाउँ केही पनि थाहा छैन। सबैजना आफ्नै उमेरका बालबालिका आफ्नो बाबुआमाको साथ लागेर हिँडेको देख्दा साह्रै नरमाइलो लाग्छ उनलाई। आफ्नो थरसम्म थाहा नभएका सञ्जीव निकै खिन्न देखिन्छन्। हामीलाई देख्न साथ सबैले हेपेर बोल्छन्, यस्ता खाते भनेको सुन्दा उनको गला अवरुद्ध हुन्छ। हामीले चाहेर पक्कै पनि सडकमा सबैको हेलाको पात्र भएर हिँडिरहेका होइनौँ। हरेकका हरेक समस्या छन्, तर कसैले बुझिदिने भए पो उनी उक्त समूहका गीतकारको रूपमा मानिन्छन्। मैले सुरुमा गीतको बोल निकाल्छु, अनि साथीहरूले समाउँछन्, के गर्नु, दिन काट्नै पर्यो, गीत गाउँदै हिँड्छौँ। रुँदै कराउँदै कहाँ जाउँ, कहाँ जन्मे, कहाँ हुर्के थाहा छैन, को हुन् आमा बाउ, उनले गला फराकिलो पार्दै अर्को गीत गाए। सबै साथीहरूले स्वरमा साथ दिए। यसै गरी उनीहरूका दिन बित्ने गरेका छन्। बस्ने खाने त कुनै ठेगान छैन, कसको घरमा बस्नु आफ्नो केही छैन। खुला सडक पेटे गल्ली र चोकहरू नै हाम्रा घर हुन्। दिनभरि यताउता भौँतारियो, राति भएपछि आनन्दित आफ्नो काम गर्न पाइन्छ। सबै सुतेपछि र जहाँ गए पनि हुन्छ। बिहानसम्म त एक बोरा कागजका टुक्रा जम्मा भइसकेको हुन्छ। त्यही बेचेर आएको पैसाबाट एक छाक टार्ने गरेको दुखेसो सुनाउँछिन् सोही समूहकी बालिका कालिका। सानैमा आमा मर्नुभयो रे, बुबाले अर्की आमा ल्याउनु भयो भन्ने थाहा छ। सायद आमा मरेपछि सौतिनी आमाले हेना गरेर सडकमा आएकी हुन् उनी। अहिले 14 वर्ष कि भए सडक पेटीमै हिँड्न लागेको, थुप्रै वर्ष भइसक्यो। आफ्नो कर्ममा जे लिएर आयो त्यही भोग्नुपर्छ उनी भन्छिन्। र यो भनाइ पनि उनलाई सार्थक भएको जस्तो लाग्छ। सडक पेटीमा हिँड्दाको पीडा उनमा मनभरि छ। कसैले भुस्या कुकुर लगाइदिएर टोकाउन खोज्छन् त सबैले हेपेर बोल्छन्, जस्तो भए पनि सहनै पर्दो रहेछ, उनी दोखिसो पोख्छिन्। पुरानो बस्तार छेउमा उनीहरूले केराका बोक्राहरू खोतल्दै थिए। यत्तिकैमा नजिकैका पसलीले हकाउँदै भने, ए खातीहरू, तिमीहरू यहाँ चोर्न आएका हौ? एकैछिन मैले आफ्ना आँखा चिम्लेको भए वित्यास हुने रहेछ। बेलैमा नजर लगाएर पो, तिमीहरू गइहाल, काम गरेर खानु छैन, अर्काको सामानमा खुबै आँखा लगाउँछौ, हिँड्ने यहाँबाट भागिहाल भन्दै हप्काएको उनीहरूलाई निकै पीडा छ। उनीहरूले अरूले खाएर फ्याँकेका केराका बोक्रा मात्र खोतलेका के थिए, ती पसलीले नाना भाती गाली गर्दै थपाए। सोही समयका रमेश निकै भक्कानेर रोए। राम्रो लाउने, मिठो खाने हाम्रो भाग्यमा लेखेन, जाबो अरूले खाएर फालेको बोक्रा पनि हेर्न नपाउने कति अभागी कर्म रहेछ। उनी आफैले आफूलाई धिक्कार्छन्। उनी उक्त समूहका सबैभन्दा साना मानिन्छन्, त्यसैले उनको बोलाउने नाम कान्छो हो। उनीहरू पुरानो मैला बोरा र लट्ठी लिएर त्यहाँबाट टुकुचातिर लागे। टुकुचा पुलमा उनीहरू लामबद्ध भएर उभिएका थिए। पछिबाट 5-6 वटा कुकुर जमात आए र उनीहरूमाथि एक्कासी झम्टिन पुगे। त्यहाँ तरकारी किनबेच गर्नेहरूको निकै भिड थियो। त्यस्तैमा एकजना पुरुष भन्दै थिए, कर्मले मागे खाने पनि यिनीहरूलाई नै बनाउने, सडकमा छाडा भएका कुकुरहरूले पनि यिनीहरूमाथि नै जाग लाग्ने, जो होचा उसको मुखमा घोचो भनेको यही हो। ती व्यक्तिले कुकुर थपाइदिए। यत्तिकैमा सञ्जीवले अर्को गीत गाए, यो जिउमा घाम कहिले लाग्ला, हाम्रो दिन आउला कि नआउला, सबैले गीतमा साथ दिए। उनीहरू विभिन्न कुलतमा पनि फँसेका छन्। रक्सी त उनीहरूको नियमित लत हो। एक बोरा कागज बेच्यो भने एक दिनलाई पुगिहाल्छ, सञ्जीवले बताए। गन्ध सुँगेर बस्ने प्राय सबै सडक बालबालिकाको नियमित रुटिन नै बनिसकेको छ। उनीहरूमाथि विभिन्न खाले शोषण पनि नभएका होइनन्, तर चुप लागेर बस्न विवश छन्। जत्रो चोट लागे पनि अस्पताल जाँदैनन्, उनीहरू आफै निको हुने बताउँछिन् कालिका। अस्पताल पैसा भएपो जानु उनको थप भनाइ थियो। प्रत्येक वर्ष यिनै बालबालिकाको हितमा लाखौँ खर्च हुन्छ, तर गल्ली गल्लीमा खातेका नामबाट सडक बालबालिका छ्यापछ्याप्ती पाइन्छन्। यिनै बालबालिकाको नाम बेचेर करोडौँ कमाउने पनि छन्, तर यिनीहरू भने सबैको खाँडो हुन बाध्य छन्। उनीहरूमध्ये अधिकांश चोरी कार्यमा सहभागी हुने भएकाले डर लागेको बताउँछन् अनामनगरका सरोज थापा। यसो दया दायाँ बायाँ गएको थाहा पाए सामान चोरी हाल्छन्, दया लागेर के गर्नु, बेहोरा राम्रो भए पो उनको थप कथन थियो। यी बालबालिकाको भविष्य कस्तो होला, सरकारको ध्यान कहिले जाला सडकतिर कुन्ने। श्रोता मित्र, मैले एउटा सामग्री राखेँ, सडक बालबालिकाको बिचली शीर्षकमा गोर्खापत्रबाट सावार गरेको थिएँ। त्यसै गरी अर्को सामग्री म राख्दैछु, खानाका रूपमा डेन्ड्राइड प्रयोग गर्छन् सडक बालबालिकाहरूले। यो एक सामग्री कार्यक्रम सडकको भिलामा। यसलाई मैले कान्तिपुर अनलाइनबाट साभार गरेको छु र यसका प्रस्तुतकर्ता हुनुहुन्छ रुबी रौनियार। केही दिन अघि मैले उपत्यकाको बसन्तपुर, विशाल बजार, खिचा पोखरी, ठमेल, इन्द्रचोक, जमल, असन, कालीमाटी लगायतका ठाउँमा बालबालिकाले डेन्ड्रटलाई नसाको रूपमा प्रयोग गरेको देखेँ। डेन्ड्रटलाई पनि नसाको रूपमा प्रयोग गर्न सकिन्छ र भन्दै म त चकित नै भएँ। एकछिन सोचमा परेँ। सडक बालबालिका भिडभाड हुने बसन्तपुर, नयाँ सडक, जमल, ठमेल जस्ता ठाउँमा अनि राम्रा मान्छे देखेर त्यसमा पनि विशेष रूपले अझ भन्नुपर्दा अलि राम्री केटी देखे भने उनीहरूको पछि पछि लाग्छन्, दिदी पाँच रुपियाँ दिनुहोस् न, मेरो कोही पनि छैन, कति दिनदेखि केही पनि खाएको छैन, धेरै भोक लागिरहेको छ भने पैसा माग्छन्। पैसा माग्दा ती बालबालिका हदैसम्मको व्यवहार भए पनि गर्छन् र पैसा पाएपछि त्यो पैसाले खानेकुरा नखाई डेन्ड्रट बेच्ने पसलबाट सो रासायनिक पदार्थ किनी समूहमा बसेर उक्त पदार्थ नसाको रूपमा सेवन गर्छन्। साना बालबालिकाले यसलाई नसाको रूपमा कसरी प्रयोग गर्छन् भन्ने जान्ने उत्सुकता जाग्यो। केही दिन अघि बसन्तपुर, इन्द्रचोक, ठमेल र जमलमा रहेका बालबालिकाहरूसँग सत्य तथ्य बुझ्न पुगेँ। मैले बसन्तपुरमा केही सडक बालबालिकाको समूह भेटाएँ। उनीहरूले फोहोरबाट टिपेर ल्याएको दुधको प्याकेटमा डेन्ड्रट हाली सो प्लास्टिकमा मुख जोडी भयभरको शक्ति लगाएर सो प्लास्टिकको प्याकेट फुलाएर बिस्तारै सो डेन्ड्रट भरिएको हावालाई मुखमै माध्यमबाट आफ्नो शरीरभित्र तान्न थाले। त्यसपछि उनीहरूले आफ्नो पेट छाम्दै अब त टन्न पेट भरियो ल आजलाई पुग्यो भन्न थाले। उनीहरूको यो प्रक्रिया करिब 10-12 पटकसम्म चल्यो। एक घन्टा भइसकेको थियो। केही बेरमै उनीहरूका दुवै आँखा रातो हुन थाल्यो। नसामा पुरै लट्ठेका आपसमा जे पायो त्यही अपशब्द पनि उनीहरू बोल्न थाले। त्यसमध्येका एकजना बालकले आफ्नो जिउमा भएको जुम्रा निकाली त्यहाँ भएका बच्चाका जिउमा फाल्न थाले। उनीहरू यसरी मातिन थाले कि जसरी रक्सी वा ड्रग्स खाएर मानिस मातिन थाल्छन्। ती बालबालिकाको समूहमध्ये मैले पोखरा पामे बास्कोटका सुभाष नेपालीलाई सोध्न खोज्दा पहिले त उसले कुरा गर्न मानेनन्। तर केही बेर फकाएपछि बल्ल तयार भए। उमेर 8-10 वर्षको बच्चा जस्तो देखिन्थ्यो। तर मैले बाबु तिमी कति वर्ष भयो भनी सोद्धा उनले 14 वर्ष पुगे भन्दा मलाई पनि त विश्वासै लागेन। सुभाष नेपाली पोखराबाट उनको सौतिनी आमाले दिएको दुःख पीडा सहन नसकी आफ्नो भविष्य बनाउन काठमाडौँ आएको रहेछ। काठमाडौँ आउँदा उसको उमेर 10 वर्षको थियो। उनी घरबाट भागेर आएका हुन्। दुर्भाग्य के हो भने उनले आफ्नो भविष्य बनाउन सट्टा सडक बालबालिका बन्न पुग्यो। त्यसै गरी इन्द्रचौकका सडक बालबालिकाको रूपमा जीवन बिताइरहेका रामेछापका वीरबहादुर तामाङ, धादिङका बुद्धिबहादुर तामाङ, ध्रुव नेपाली, यी अन्य बालबालिकाहरूको समूह पनि डेन्ड्रटको नसामा मस्त थिए। उनीहरू सबैको शारीरिक स्थिति हेर्दा 8-10 वर्षको जस्तो देखिँदैन थियो। उनीहरूको कद पनि त्यस्तै खालको देखिन्थ्यो। उनीहरूको बोलीचाली व्यवहार पनि बच्चाको जस्तै थियो। तर वास्तविक उमेर भन्नुपर्दा ती समूहका बच्चाहरू 13-14, 13-15 वर्षसम्मका भएका थिए। उनीहरू सबैलाई मैले तिमीहरू डेन्ड्रट खाइरहेका छौ, यसले तिमीलाई बिगार गर्छ भनी भन्दा उनीहरू मलाई उल्टे जवाब दिए, के को बिगार गर्छ, यसले मजा आउँछ, डेन्ड्रट खाएको जस्तो मजा त दाल भात खाए पनि आउँदैन, डेन्ड्रट ताने भने पेट टन्न भर्छ, उनीहरूको भनाइ थियो। आफ्नो पेट देखाउँदै 14 वर्षका लक्ष्मणले भने, मेरो पेट त कति फुलिसक्यो, अब मलाई खाना खानु पर्दैन। यस अर्थमा ती बालबालिकाहरूले डेन्ड्रट खाएर आफ्नो पेट भरेको भन्ठान्छन्। उनीहरू दिनभरि मागेको पैसाले डेन्ड्रट तानेर बस्छन्। उमेर 14-16 वर्ष भइसक्दा पनि उनीहरूमा शारीरिक, मानसिक र बौद्धिक विकास अझसम्म भएको छैन। सडकमा भएका जति पनि बालबालिका थिए ती सबैलाई काठमाडौँ किन आएको भनी सोद्धा सबैको जवाब प्राय उस्तै थियो। गाउँमा भएको गरिबी, बेरोजगार, अशिक्षा र बाबुआमाले गाउँमा जमिनदारसँग लिएको ऋण तिर्न नसकी उपत्यकामा काम गर्ने आएको भन्थे र कतिपयको सहर आउनुपर्ने कारण सौतेनी आमा र बुबाले दिएको असहनीय पीडा पनि थियो। तर दुःखको कुरा के हो भने ती बालबालिका पीडा सहरमा आएर कम भएन, झन् पीडामाथि पीडा थपिन पुग्यो। उनीहरूको सपना काठमाडौँ आएर पैसा कमाउनु थियो। आएको 8-9 वर्ष भइसक्दा पनि सपना पुरा हुन सकेको छैन। बरु तिनीहरूलाई काठमाडौँको बढ्दो सहरीकरण, प्रदूषीकरण, पाप र झुटको जालले आफ्नो पन्जामा जगर्दै गयो र उनीहरू सडक बालबालिका पनि सडकमै जिउन बाध्य भए। ती बालबालिकाहरूको कोरा र सफा मस्तिष्क कुविचारले स्थान दिन सफल भयो। उनीहरूमा देशका लागि आफ्नो लागि केही गर्नु छ, लेख्नु छ, पढ्नुपर्छ, आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्ने सोचको विकास हुनै पाएन। उनीहरूका शारीरिक बनोट हेर्दा 8-10 वर्ष देखिन्छन्, तर वास्तवमा उमेर 14 देखि 16 वर्ष पुगिसक्दा पनि शरीरमा कुनै पनि अङ्ग राम्ररी विकास हुन पाएको देखिँदैन। यसरी एउटा युवा अवस्था पुगेर पनि उनीहरूको क्रियाकलाप गतिविधि, उनीहरूको शारीरिक मानसिक र बौद्धिक विकासमा सकारात्मक परिवर्तन नहुनु अवश्य पनि हामी सबैको लागि चिन्ताको विषय बनेको छ। यसै सन्दर्भमा मैले बाल विशेषज्ञ डाक्टर पूर्णनारायण श्रेष्ठसँग कुरा गरेको थिएँ। सडक बालबालिकाहरूले डेन्ड्राइटलाई नसाको रूपमा प्रयोग गरिरहेका छन्, यसले उनीहरूको कुन अङ्गलाई असर पर्छ भनी सोद्धा डाक्टर श्रेष्ठ भन्नुहुन्छ, अहिलेसम्म यो तथ्य समस्याको रूपमा हाम्रो अगाडि आएको छैन, यसका लागि कुनै ठोस अनुसन्धान पनि भएको छैन। यसले गर्दा डेन्ड्राइटमा कुन केमिकल हुन्छ र यसले बालबालिकाको कुन अङ्गलाई असर पार्छ भन्ने देखिँदैन। र अर्कोतर्फ बालबालिकाले यसको विकराल रूप लिँदैछ र एउटा चिन्ताको विषय पनि बन्न पुगिरहेको छ, जसले गर्दा यो अनुसन्धानको विषय बन्न पुगिरहेको छ, जसमा सम्बन्धित पक्षले पनि छिटोभन्दा छिटो गम्भीरतापूर्वक अध्ययन अनुसन्धान गर्नुपर्ने बताए डाक्टर श्रेष्ठले। त्यसै गरी अर्का बाल विशेषज्ञ डाक्टर रमेश मल्लका अनुसार डेन्ड्राइटले शरीरको कुन अङ्गमा असर पार्छ भन्न गाह्रो छ, जसले गर्दा सम्बन्धित निकायले तुरुन्तै अनुसन्धान गर्नुपर्ने देखिन्छ। वास्तवमा यो अनुसन्धानको एक महत्त्वपूर्ण विषय हो। 27,000 बालबालिका हाल सडक बालबालिकाको रूपमा छन्। वर्षेनी 400 देखि 500 को हाराहारीमा बालबालिका उपत्यका छेउछाउका ठाउँहरूबाट राजधानीको बढ्दो शहरीकरणसँगै सडकमा थपिँदैछन्। देशको कुल जनसङ्ख्या ठूलो हिस्सा बालबालिकाले ओगटेका छन् र तिनै बालबालिकाको भविष्य अन्धकारमय बन्न पुगेको छ। बालबालिकाको क्षेत्रमा काम गर्ने 32 वटा भन्दा पनि बढी INGO छन्। यति हुँदाहुँदै पनि हाम्रो देशमा रहेका बालबालिकाको भविष्य संरक्षण हुन सकेको छैन। उनीहरूको संरक्षण गर्ने नाममा उनीहरूको भविष्यसँग खेलवाड हुँदैछ। श्रोता मित्र, मैले यो डेन्ड्राइट बालबालिकाहरूले कसरी प्रयोग गर्दो रहेछन् सडक बालबालिकाले भन्ने सम्बन्धमा खोजमूलक सामग्री यहाँहरूको माझमा राखेँ र अब भने कार्यक्रमको निर्धारित समय सकिसकेको छ। तपाईँले पनि कुनै सल्लाह सुझाव प्रतिक्रिया हामीलाई दिन चाहनुहुन्छ भने कार्यक्रम सडक कोपिला पर्यावरण चक्र रेडियो FM 104.2 MHz पोस्टबक्स नम्बर 8975 EPC 1556 गोदावरी क्षेत्र बाणेगाउँ ललितपुर यो ठेगानामा पत्राचार गर्न सक्नुहुन्छ। यसै गरी तपाईँले SADAKKOPILA सडक कोपिला .blogspot.com मा पनि तपाईँले हामीलाई मेल गर्न सक्नुहुन्छ। साथै तपाईँले यो कार्यक्रम सडक कोपिला .blogspot.com मा संसारका जुनसुकै कुनाबाट पनि आफूलाई चाहेको समयमा सुन्न सक्नुहुन्छ। हुन्छ त श्रोता मित्र, आजको लागि कार्यक्रम सडक कोपिला को निर्धारित समय सकिसकेको छ। अर्को सोमबार बिहान 7 बजे फेरि पनि हामी सडक कोपिलामा उपस्थित हुने नै छौँ। को सामग्री उत्पादनमा सहयोग पुर्याइदिनु हुने एपिसी नेपालका कार्यक्रम व्यवस्थापन वर्णस्थली शाखाका कार्यक्रम व्यवस्थापक नवराज खनालज्यूप्रति आभार व्यक्त गर्दै प्रविधिमा साथ दिने अनितासँगै यो कार्यक्रम प्रस्तुता सत्यराज खड्का पनि बिदा चाहन्छ। नमस्ते। Bobby Silver.